मन दुखाउँदै खसन आँसु लुकाउँदा लुकाउँदै मनमा दुख्ने गाउँछ आँखाभरि आँसु मनमा दुख्ने गाउँछ यति धेरै रुवाउने कै किन माया लाउँछ आँखाभरि आँसु यति धेरै रुवाउने कै किन माया लाउँछ मन मा दुख्ने भव्य हो पिरका नामला र परिया मै भन्ने छु पिर बोक्ने भरिया मनमा दुख्ने गाउँछ आँखा भरि आँसु मनमा दुख्ने गाउँछ यति धेरै रुवाउने कै किन माया लाउँछ नाम्ला र परिया मै भन्ने छु पिर बोक्ने भरिया मनमा दुख्ने गाउँछ आँसु मनमा दुख्ने गाउँछ यति धेरै रुवाउने कै किन माया लाउँछ आँखाभरि आँसु मनमा दुख्ने गाउँछ यति धेरै रुवाउने कै किन माया लाउँछ यति धेरै रुवाउने कै किन माया